उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका 20 एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा केही सातादेखि हामीले अमेरिकी लेखक पल एस बकको उपन्यास द गुड अर्थको नेपाली अनुवाद कल्याणी धरतीको वाचन सुन्दै आएका छौं। सन् 1938 पल एस बकले नोबेल पुरस्कार पाएकी थिइन्। बकको यो पुस्तकलाई साहित्यको प्रसिद्ध पुलिट्जर पुरस्कार प्रदान गरिएको छ। द गुड अर्थलाई टीकाराम शर्माले नेपालीमा अनुवाद गर्नुभएको हो। गत साताको वाचनमा वाङलुङको बिहा ओलानसँग भएपछि उसको घर व्यवस्थित हुँदै आयो। ओलानले छोरा जन्माए। ओलान र वाङलुङ दुवै दम्पती जागरिला र मेहनती भएकाले उनीहरूलाई दिनदिनै सुख बढ्दै गएको छ। पैरवी बुक्सले बजारमा ल्याएको कल्याणी धरतीको तेस्रो श्रृंखला वाचन सुनौ अच्युत घिमिरेको आवाजमा। यसरी सम्पन्न भएर उत्तरपट्टि मरूभूमिबाट मुटु छेड्ने चिसो हिउँको बतास चल्दा वाङलुङको परिवार आरामसित घरभित्र बस्थे। नानी पनि अब एक्लै बस्न सक्ने भयो। पहिलो महिनाको अन्त्यको जन्मदिवसमा उनीहरूले दीर्घजीवनको कामना गर्ने चलन चलेको चाउचाउको भोज खाए। यसरी नै पक्षी अनुसारको एक महिने जन्मदिवसमा पनि उसले अघि विवाहमा निम्तो गरेका पाहुनाहरूलाई बोलाएर हरेकलाई रातो पारेर तारेका 10-10 फूल दियो र उसलाई बधाई दिन आउने अरू छिमेकीहरूलाई पनि 2-2 फूल खुवायो। आमाकै जस्तो गालाको हाडमाथि उठेको चन्द्रमा जस्तो चेहरा भएको त्यो मोटो बालकलाई देखेर सबैले वाह वाह गर्थे। अब जाडो महिना लागेपछि उसले खेतमा बस्नु परेन तर घरकै माटाको मजेरीमा सिरकमा गुटमुटिएर ऊ आनन्दले बस्थ्यो। दक्षिणपट्टिको ढोकाबाट उज्यालो र घामको प्रकाश आउँथ्यो। उत्तरपट्टिबाट आउने चिसो बतास त्यस घरको बाक्लो माटाको भित्तामा ठोकिएर भित्र कुनै प्रकारले चिसो पस्न पाउँदैन थियो। आँगनकै छेउमा भएको खजुरका पात अब पहेँला भएर झर्न थाले। उता खेतका किनारामा भएका लहरी पिपल र आरूका पात पनि झर्न थाले। घरको पूर्वतिरको बाँसघारीमा चिसो हावा जोरसँग लागे पनि बाँसका पात चाहिँ जेनतेन झाङमा नै झुन्डिरहेका थिए। यस्तो सुक्खा हावा लागेकाले खेतमा झरेको गहुँको टुसा आउन सकेन र वाङलुङ कहिले पानी पर्ला भनेर प्रतीक्षा गर्न थाल्यो। तर बादलले धमिलो पारेको आकाशबाट एकाएक वर्षा सुरु भयो र बतास पनि नचलिकन निकै न्यानो परिरह्यो। यसरी हुरी बतास नचलिकन पानीका छिटा सिधा झरेर जमिनमा भिजेको खरको छानाबाट पानी बलेसीमा खसेको दृश्य बडो आनन्दले उनीहरू हेर्न थाले। त्यो सानो नानी पनि अचम्मै लागे जस्तो गर्दै पानीका सेता छिर्का बाहिर हात पसार्दै छुन थाल्यो। ऊ हाँसिरहेको थियो। उनीहरू पनि बालक यसरी रमाएकोमा हाँस्थे र बुढो चाहिँ नानीकै छेउमा भुइँमा बसेर भन्न थाल्यो, हाम्रो जस्तो नानी यहाँका दर्जनौं गाउँमा खोजे पनि पाइँदैन। मेरो भाइका ती छाउराहरू आफ्नो अघि नहेरी हिँड्छ। ऊ खेतमा गहुँ उम्रेर टुसा निक्लेर फुस्रो खेतमा बिस्तारै हरियाली देखिन थाल्यो। यस्तो समयमा किसानहरू ओल्लो घर पल्लो घर आउजाउ गर्थे। भगवान्को दयाले अब खेतमा पानी लाग्यो। ढाड भाँचिएला जाँ गरी भारमा बाल्टी झुन्याउँदै सिँचाइ गर्ने कामबाट उनीहरूले फुर्सद पाएका थिए। बिहानै तेल कागतका ठूला ठूला छाता ओढ्दै खाली खुट्टाले खेतका आली आली हिँडेर उनीहरू आज यो घरमा भोलि अर्को घरमा गर्दै चिया खाँदै हिँड्थे। नयाँ सालको भोजको प्रतीक्षा गर्ने बाठ आइमाईहरू भने घरमै बसी जुत्ता सिउँथे र फाटेका लुगा तुनतान टालटुल गरी मरमत गर्थे। तर वाङलुङ र उसकी स्वास्नी भने यसरी ओल्लो घर पल्लो घर जाँदैनथे। पाताला घर भएका यस गाउँमा वाङलुङको जस्तो सम्पन्न र सुखी भएको घर छ, सातवटा मध्ये एउटा पनि नहुँदा हुन्। फेरि उनीहरूसँग साह्रै हिमचिम हुन थालेपछि लेनदेन पनि हुन्छ। नयाँ साल नजिकै आएको थियो र त्यस गाउँमा भोजभत्तेर नयाँ लुगाको लागि कसको पर्याप्त पैसा थियो र उनीहरू यसैले घरै बस्थे। स्वास्नी चाहिँ सिलाइ बुनाई गर्थी, फाटेका लुगा बनाउँथे र वाङलुङ चाहिँ यसो फ्याउरी समातेर मर्मत गर्दै बाँसका भाँटा कहीँ फुस्कन लागेका भए ठिक पार्थ्यो र आफ्नै खेतमा उब्जाएको पाटको डोरीले कहीँ चुडिएको फुस्कन लागेको भए मर्मत गर्ने गर्थ्यो। यसरी वाङलुङ खेतमा चाहिने औजारहरूको मर्मत गर्थ्यो भने उसकी स्वास्नी ओलान घरमा चाहिने सामानहरूको याद राख्थे। माटाको गाग्रो चोने भएपछि अरू आइमाईहरू त्यसलाई फालिदिन्थे र नयाँ किन्थे, तर ओलान चाहिँ राम्रो लसिदो माटो बुछेर पाल्टाल्थे र बिस्तारै तताएर गाग्रो नयाँ जस्तो बनाइहाल्थे। यसरी तिनीहरू घरमै आनन्दसित बस्थे, तर तिनीहरूका कुराकानी यस्ता विषयमा सीमित रहन्थे। अस्ति धेरै अन्न पिनाउँदा बिउ राख्यौ कि, अथवा गहुँको छाली बेचौँ र भटमासका डाँक्लाको दाउरा बालौँ, र कहिलेकाहीँ वाङ्लुङ भन्थ्यो, चाउचाउ कति मिठो भएछ, तर त्यस कुरालाई खण्डन गरेर ओलान भन्थे, यसपाला खेतको गहुँ राम्रो हुँदा भएर राम्रो भएर पो हो त। यो सालको राम्रो फसलबाट आफूलाई चाहिने भन्दा केही बढी डलर वाङलुङले प्राप्त गर्न सक्यो, तर यसरी उब्रेको डलर उसको पटुकामा राख्न उसलाई डर लाग्यो, र आफ्नो स्वास्नी बाहेक यो कुराहरू कसैलाई भन्न पनि सकिँदैन थियो। चाँदीका डलर कहाँ राख्ने भन्ने कुरामा उनीहरूले गोप्य तरिका सोचे। आफ्ना सुत्ने कोठामा खाटकै पछिल्लोतिर भित्री गारामा एउटा पाल स्वास्नी चाहिँले तयार पारी, र त्यहाँ वाङलुङले चाँदीका डलर घुसारी बाहिरबाट ल्याप्प माटाले लिपेर त्यहाँ केही नभए जस्तो पारी। वाङलुङ र ओलान दुवैलाई अब हाम्रो पनि गोप्य धन छ, झगडा छ भन्ने भावना मनमा लाग्यो। अब आफूलाई चाहिने भन्दा बढी धन वाङलुङ कहाँ हुँदा र अरूसँग हिँड्दा वा एक्लै हिँड्दा बडो निष्फिक्रीसँग हिँडुल गरेको देखिन थाल्यो। नववर्षको दिन नजिक आइरहेकोले गाउँका सबै घरमा त्यसको लागि तयारी हुन थाल्यो। वाङलुङले बजारमा गएर मैनबत्ती बनाउनेका पसलबाट चारपाटे राता कागज किन्यो। कागजमा चिल्लो मसीले लेखेका खुब समृद्धिका र धनदौलतका शुभकामना अङ्कित थिए। नयाँ सालमा भाग्योदय होस् भन्ने आशयले ती वर्गाकार कागज खेतीका औजारहरूमा टाँस्यो, र फेरि टाँस्यो उसले सधैँ मल वा पानी बोकेर लैजाने दुई बाल्टीमा। त्यसपछि घरको ढोकामा उसले सौभाग्य कामना अङ्कित भएका लामा लामा कागज टाँस्यो। फेरि देवताहरूको लागि पनि उसले अर्कै रातो कागज ल्यायो, र बुढाले काम्ने हातले भए पनि मेहनत साथ ती देवदेवीको लाउने पोसाक काटेर तयार गर्यो। वाङलुङ ती पोसाक लिएर गई मन्दिरमा भएका ती साना देवदेवीलाई पहिराएर सिङ्गार पठार पार्यो, र नयाँ वर्षको भाग्योदयको कामना गर्दै धूप पनि सल्कायो। त्यसपछि उसले दुईटा राता मैनबत्ती किन्यो। माझको कोठाको टेबलको माथितिर टाँगिएको देवताको तस्विर मुनि ती बत्ती टेबलमा बालिनुपर्ने थियो। त्यसपछि वाङलुङ फेरि बजार गयो, र यसपटक उसले सुँगुरको मासु, सेतो चिनी र बोसो किन्यो। स्वास्नी चाहिँले बोसो खारेर सेता र नरम बनाई, आफ्नै जाँतोमा गोरु गुमाएर पिनेको आफ्नै खेतीको चामलको पिठो घरमै थियो। यसरी पिठो बोसो र चिनी मिसाएर उसले मुछी, अब यसबाट केक बन्ने भयो, र त्यस्ता केकलाई मुन केक भनिन्थ्यो। यस्तो केक वाङका जस्ता ठूला घरमा मात्र खाइन्थ्यो। अब भट्टा बला लगाएर पोल्न तयार पारी केकका लाम्सा टेबलमा राखिदिएपछि वाङलुङ घमण्डले गदगद भयो। यसरी धनीहरूले मात्र भोजभतेरमा खान सक्ने केक बनाउन उसकी स्वास्नी बाहेक गाउँमा अरू कसैले सक्दैन थियो। कति केकमा उसले ऐसेलुका गेडा र सुकाइएका आरू बखडाका बिहा मिसाई राम्रा फुलका जस्ता बुट्टा पनि भरेकी थिए। आहा, यी केक खान त खान पनि माया लाग्छ, वाङलुङले भन्यो। केटाकेटीले राम्रा राम्रा रङ देख्दा खुसी भएछ गरी बुढाले पनि टेबलको वरिपरि घुम्दै खुसी भएर भन्यो, मेरो भाइ अर्थात् तेरो काका र उसका छोराछोरीहरूलाई बोलाएर लिए, उनीहरूले पनि यो हेरुन्। तर आफू सम्पन्न हुँदै गएपछि वाङलुङ निकै बाठो हुन थालेको थियो। भोका मान्छेलाई केक हेर्नका लागि मात्र बोलाउनु मुनासिब थिएन। वाङलुङले हडबडसँग जवाफ दियो, नववर्ष लाग्नुभन्दा पहिले केक गर्नु अशुभ हो। राम्रो खालको पिठो टाँसिएको बोसो लतपत भएको हात मल्दै ओलानले जवाफ दिए, यो हामीले खाने होइन, एक दुईवटा सादा केक चाहिँ पाहुनालाई दिने हो। सेतो चिनी र बोसो हालेको खान सक्ने हामी त्यति धनी भएका छैनौँ। ठुलो घरकी मालिकनीका लागि म यी सब तयार गर्दैछु। नववर्षको दोस्रो दिन नानीलाई लिएर जान्छु, र यी केक पनि उसलाई सौगात चढाउँछु। अब त केकको महत्त्व झन् बढ्यो। जुन विशाल घरमा ऊ डराएर अपमान सहेर एक दिन उभिएको थियो, त्यहाँ आज उसकी स्वास्नी भेटघाट कार्यक्रममा रातो पोसाक लगाएको नानी लिएर र अनि अति उत्तम पिठो र बोसोको केकको सौगात लिएर जाँदैछु भन्ने कुराले उसलाई हुनसम्मको गर्व लाग्यो। यस्तो भेटघाटको कार्यक्रमको सामु यसपालाको नववर्षका अरू कार्यक्रम सबै फिक्का भए। ओलानले तयार पारेको सुतीको कालो बक्खु उसले लायो र भन्यो, त्यो ठूलो घरको फाटकसम्म म यही बक्खु लाएर गई यिनीहरूलाई पुर्याउँछु। नववर्षको पहिलो दिन उसका काका र छिमेकीहरू खचाखच आएर उसको बाबु र ऊ आफैलाई शुभकामना दिए। सबैले मस्त खानपिन गरे, तर त्यो दिनको उत्सवमा उसले विशेष ध्यान दिएन। रङ्गीन बनाएर सिँगारिएको केक भने उनीहरूले पहिले नै ढक्कीमा थन्काइसकेका थिए। सर्वसाधारणलाई यस्तो बहुमूल्य केक दिनु नै कसरी, तर ती सादा केककै स्वाद उनीहरूले औधि नै प्रशंसा गरेको देख्दा उसले झण्डै भने थियो, तिमीहरूले रङ्गीन केक त देखेकै छैनौ। तर आफैले सम्हाल्यो, उसलाई त्यो ठूलो घरमा वर्ग र मर्यादा साथ बस्नु थियो। नववर्षको दोस्रो दिन आइमाईहरूको भेटघाट र आदान प्रदान हुन्थ्यो। अघिल्लो दिन लोग्ने मान्छेहरू मस्त खाएर र पिएर बिताउँथे। त्यो दिन तिनीहरू झिसमिसे उज्यालो हुँदा उठे। आइमाईले नानीलाई रातो कोट र आफैले बनाएका बागमुखी जुत्ता लगाइदिए। बितेका सालको अन्तिम दिनमा वाङलुङ आफैले नानीको कपाल खौरेको टाउकोमा बुद्धको तस्विर भएको टिलिक्क गर्ने टोपी लगाइदिए। त्यति गरेर आमाले त्यस नानीलाई खाटमा राखी। वाङलुङले झटपट लुगा लायो र स्वास्नी चाहिँ उसको लामो कपाल कोर्न लागी। कपाल कोटेर चाँदीको जलप भएको पित्तलको क्लिप सपक्क बाँधी। उसले सुतीको नयाँ कालो बक्खु लगाई। लोग्ने स्वास्नीका लागि पुग्ने त्यो कपडा 24 फिट र राम्रो सिलाइ होस् भने दस्तुर अनुसार 2 फिट अरू बढी लुगा उनीहरूले लिएका थिए। अब ऊ आफैले नानी च्याप्यो। स्वास्नीले केकको ढक्की बोकी र दुवैजना हिउँदको नाङ्गो खेतको बाटो हुँदै अघि बढे। वाङलुङ त वाङको ठूलो फाटकमा पुग्दा नै पुरस्कृत हुन थाल्यो। आइमाईले बोलाएको सुनेर ढोके त्यहाँ आएर सबैजनालाई आँखा गाडेर हेर्दै गालाको मुसामाथि उम्रेका लामा लामा रौँ मुसार्दै बटार्दै जोरले कराएर भन्न थाल्यो, अहो किसान वाङ, यसपाला त एकजना सट्टा तीनजना आयो नि। त्यसपछि उनीहरूले सबैले लगाएका नयाँ लुगा र काखमा छोरा पनि देखेर उसले फेरि भन्यो, पोहोरभन्दा यो साल तिम्रो निमित्त समृद्धिशाली बनोस् भन्ने शुभकामना त दिनै नपर्ने रहेछ। त्यसको परवाहै नगरी आफूभन्दा तल्लो दर्जाको मानिसलाई जसरी जवाफ दिइन्छ उसै गरी वाङलुङले भन्यो, फसल राम्रो भयो र निर्धक्कसँग ऊ फाटकभित्र पस्यो। ढोकेले जे देख्यो त्यसबाट ऊ ज्यादै प्रभावित भयो र वाङलुङलाई भन्यो, म तपाईँकी श्रीमती र छोरा आएको खबर भित्र दिएर आउन्जेल तपाईँ म गरिबको कोठामा बसिदिनुहोस् न। वाङलुङले स्वास्नी र छोरालाई त्यस बैठकै बैठकको ठूलो घरमा परसम्म पुगेको हेरिरह्यो। तिनीहरूले त्यस घरको मालिकलाई आज उपहार लैजाँदैछन्। उसको निम्ति यो ठूलै इज्जतको कुरो थियो। आँखाले भ्याउन्जेल परसम्म हेरिरह्यो र उनीहरू नदेखिने भएपछि ऊ ढोकेको घरमा गयो र त्यहाँ ढोकेकी बिफरले कोत्रे भएकी स्वास्नीले उसलाई 20 कोठाको टेबलको देब्रेपट्टि कुनै सम्माननीय पाहुनालाई राख्ने मेचमा बस्न आग्रह गरी। उसले यो आग्रह स्वीकार गरेपछि एउटा फुरूमा चिया ल्याएर सामुन्ने राखी। त्यो चियाको पत्तीको स्तर त्यस्तो राम्रो नभएको अनुमान गरी उसले चिया खाएन। धेरै बेरपछि ढोके त्यो आइमाई र नानीलाई लिएर आयो। भित्र कुन प्रकारको के वर्ताव भयो सो बुझ्नलाई उसको अनुहारमा केही बेर हेरिरह्यो। अब उसको च्याप्टो अनुहारमा धेरथोर अदलबदलका कुरा ऊ बुझ्न सक्ने भएको थियो। उसको अनुहारले गम्भीर सन्तोषको भावना झल्काउँथ्यो। तापनि अघि आफू जान नसकेको आइमाई नै आइमाई भएका बैठकहरूमा के भयो सो कुरा जान्न ऊ उत्सुक थियो। ढोकेर उसकी बिफरले अनुहार कोत्रे भएकी स्वास्नीसँग यसो अलिकति निहुरेर बिदा माग्यो र नयाँ लुगामा गुटुमुटु भएर सुतिरहेको नानीलाई बोकी ओलानलाई पनि जाउँ भन्दै ऊ बाटो लाग्यो। पछि पछि आइरहेको ओलानलाई अलि नजिक आऊ भन्ने इसारा दिँदै वाङलुङले फेरि सोध्यो, के खबर रहेछ त? ऊ पनि उसको केही नजिक आएर साउती गरे जे गरी भने, मलाई साँच्चै सोध्ने हो भने त उनीहरूलाई घरमा निकै मुस्किल परे जस्तो छ। उसले यसो भन्दा निकै अन्कनाई र देवदेवताहरू भोकाएका रहेछन् भन्ने जाँ गरी कुरा गरी। फेरि डिपी गर्दै वाङलुङले सोध्यो, यो के भने कि? उसलाई हतार लगाएर कुनै काम बन्दैन थियो। ऊ बिस्तारा बिस्तारा शब्द खोज्दै मुस्किलसँग बोल्थे। बुढी मालिकले यसपाला पनि पोहोरको बक्खु लागेकी रहेछन्। यस्तो भएको कहिले थाहा थिएन। कमारा कमारीहरूको पनि नयाँ लुगा थिएन। फेरि एकछिन घोरिएर भने, एउटै कमारा कमारीको पनि मेरो जस्तो नयाँ बक्खु थिएन। एकछिनपछि फेरि भने, अनि झन हाम्रो छोराको त के कुरा, त्यहाँका रखौटीहरूबाट जन्मेका बुढा मालिकका छोराछोरीहरूभन्दा पनि सौन्दर्य र पहिरनमा हाम्रो छोलाको तुलनामा आउने कोही छँदै थिएन। यसरी बोल्दा बोल्दै उसको अनुहारमा मधुर मुस्कान देखियो अनि वाङलुङ नानीलाई छातीमा टाँसेर खुब मजाले हाँस्यो। कस्तो राम्रो नानी, कति मजाको नानी भन्दै यसो उफार्न थाल्यो। तर किन हो कुन्नी, झट्ट उसको मनमा डर लाग्यो। यस्तो खुला ठाउँमा यस्तो सुन्दर बालकलाई निष्पिक्री लिएर हिँड्ने उसले आफैलाई मूर्ख ठान्यो। हावामा हिँड्ने भूतप्रेत यसलाई देखिहाल्यो भने कस्तो अनर्थ होला। यस्तो ठानेर उसले बक्खु उकारेर नानीलाई छातीमा लुकायो र सबैले सुन्ने गरी भन्यो, कस्तो दुःख लाग्ने कुरो हो, यो नानी छोरी भएकीले कसैले मन पराउँदैनन्, फेरि यसलाई बिफर पनि आएको छ, बरु यो त मरे पनि हुन्थ्यो। स्वास्नीले पनि लोग्नेले भूल गरिसकेको ढाकछोप गर्न यो सबै प्रपञ्च रचेको हो भन्ने बुझेर हो त नि भने। यसरी होसियार भएकोमा सान्त्वना पाएको वाङलुङले फेरि स्वास्नीलाई भन्यो, तिनीहरू किन गरिब भएछन्, केही पत्ता पायो? मैले जसको मुनि भान्से काम गरेकी थिएँ त्यही भान्सेसँग एक दिन एक्लै कुरा गर्ने समय पाएँ। ओलानले उत्तर दिँदै फेरि भनी, ऊ भन्थे यस घरका 5 जना जवान मालिकहरू पानी जस्तो पैसा उडाउँछन्, आइमाईहरू कति ल्याउँछन् कुरै नगरौँ, बुढा मालिक पनि घरमै बसेर सालमा 1 वा 2 वटी रखौटी थप्दै जान्छन् र बुढी मालिकले चाहिँ यति अफिम खान्छन् कि त्यति पैसाले त दिनौँ जुत्ताभरि अटाउने सुन आउँदो। छक्क परेर वाङलुङले भन्यो, साँच्चै हो के त? ओलान अझ भन्दै गई, त्यसपछि तिनीहरूकी साइली छोरीको बिहे यही बसन्त ऋतुमा गर्ने रे र उसको निम्ति दाइजो एउटी अपहरण गरिएकी राजकुमारलाई बन्धनमुक्त गर्दा लाग्ने खर्च जति रे। सुझाव र हाङचाव जस्ता प्रसिद्ध ठाउँमा विशेष तरिकाको साटन नै साटन बेहुलीको पोसाक हुने रे अथवा ठूलो शहरका भन्दा कम फेरन्दार नहुन् भन्ने उद्देश्यले साङ्घाईबाट दक्ष सूचीकार सहित उसका साथमा एक हुल अरू सहायक सूचीकार पनि आउने रे। यत्रो विशाल धनराशि खर्च गरेर उसको बिहे कोसँग आउने रहेछ? यस्तो पैसाको खोलो बग्ने खर्चको बयान सुन्दा वाङलुङलाई साँच्चै अचम्म र त्रास लागेकोले यसरी सोध्न थाल्यो, उसको बिहे साङ्घाईको म्याजिस्ट्रेटको साइलो छोरासँग हुने रे भनी आइमाईले जवाफ दिए र एकछिन चुप लागेपछि ऊ फेरि भन्न लागे, उनीहरू साँच्चै गरिब हुँदैछन् भन्ने मलाई लाग्छ, किनभने बुढी मालिक नै आफै नै मलाई भनेकी छन्। देवलको बाहिरबाट खनिएको नालाले प्रशस्त पानी पठाउँदा सालै पछि खुब धान हुने सहरको देवलको लगत्तै बाहिर दक्षिणपट्टिको राम्रो खेत बेच्ने रे। अब वाङलुङको केही चित्त बुझ्यो र फेरि सोध्यो, जग्गा बेच्ने रे? तिनीहरू साँच्चै गरिब हुँदै रहेछ, जग्गा त मानिसको रगत र मासु जस्तो। ऊ एकछिन घोरियो र निधारमा हत्केलाले प्याट्ट हिर्काएर कुनै सोच विचार निकालेको जे गरी स्वास्नीतिर फर्केर भन्यो, मैले के कुरा नसोचेको हुँ र, यो जग्गा हामी किनौँ न। दुवैले एकअर्कालाई हेराहेर गरे। लोग्नेको हेराइ थियो सन्तोषको, खुसीको र स्वास्नीको हेराइ थियो अलमल्ल परेको। उसले भकभकाउँदै भनी, तर जग्गा जग्गा? वाङलुङले रवाफिलो बोलीमा भन्यो, म त्यो किन्छु, वाङको ठूलो घरबाट त्यो जग्गा किन्छु किन्छु। अलि हडबडाउँदै ओलानले भने, त्यो जग्गा अलि टाढा पर्छ, त्यहाँ पुनःलाई झन्डै आधा बिहान हिँड्नुपर्छ। कसैकी आमाले यसो नगर्न बाबु भनेर रोक्दा आफ्नो माग दोहोऱ्याए झैँ उसले कम्पायमान स्वरमा भन्यो, म त्यो किन्छु किन्छु। शान्त स्वरले ओलानले भने, जग्गा किन्ने कुरा असल हो, हिलोको भित्तामा पैसा लुकाएर राख्नुभन्दा जग्गा किन्नु धेरै असल हो, तर हामीले काकाको जग्गा किन नकिन्ने? हाम्रो पश्चिमपट्टिको जग्गा उनी बेच्छु कि बेच्छु भनिरहेछन्। वाङलुङले जोरसँग भन्यो, मेरा काकाको त्यो जग्गा म किन्दिनँ, 20 वर्षदेखि उनले त्यहाँबाट अन्न उब्जाउँछन् र त्यसमा न त उनी मल हाल्छन् न भटमासको पिना हाल्छन्, माटो चुन जस्तो भइसकेको छ। अह, म वाङकै जग्गा किन्छु। उसले चिङको जग्गा भने जस्तै गरी सजिलै सँग वाङको जग्गा भन्यो। चिङ उसको किसान छिमेकी थियो। त्यो बर्बाद भइरहेका मूर्खहरूको ठूलो घरमा उनीहरूको बराबरी भन्दा पनि अझ माथि आफूलाई ठानेर हात भाँचिएका हातमा चाँदीका दाम लिएर जाने र सिधै भन्ने, मसँग पैसा छ, तिमीले बेच्ने जमिनको मोल कति हो? यस्तो कुरा बुढा मालिकलाई नै भन्ने अथवा बुढा मालिकको कामदारीलाई भन्ने, मलाई कुनै पराई मान्छे सम्झी यो जमिनको मुनासिब मोल बताइदेऊ, मोल हातमा लिएर आएको छु। आहा, त्यस विशाल घरको पुस्तम पुस्तादेखि स्वामित्व रहि आएको जग्गा आज त्यो मान्छेले किन्ने भयो जसको स्वास्नी त्यही घमण्डी परिवारको भान्सामा कमारी भई काम गरेकी थिए। स्वास्नी चाहिँले उसको विचारलाई अनुमोदन गरे चाहिँ गरी भनी, अब कुनै विरोध नगरी भनी, हुन्छ त किनौ, त्यो धान हुने खेत पर राम्रो पनि छ र देवलको छेउको नालबाट सालै पछि प्रशस्त पानी पनि आइरहन्छ। उसको चेहरामा फेरि उही मधुर मुस्कानले ती चिम्सा काला आँखामा प्रकाश पार्दै लाग्यो र फेरि निकै बेरपछि उसले भनी, पोहोर यति बेला म त्यही घरमा कमारी थिएँ। गम्भीर विचारधारामा मग्न ती दुवैजना चुपचाप अघि बढिरहे। वाङलुङ यो जग्गाको मालिक भएपछि उसको जीवनमा ठूलो परिवर्तन आयो। भित्तामा लुकाएर राखेका चाँदीका डलर पहिला त्यहाँबाट झिकेर त्यो ठूलो घरमा लैजाँदा त्यहाँ गएर बुढा मालिकका सामु उसको बराबरी मर्यादाक्रममा बोल्ने उसलाई जुन सोख थियो त्यो पूरा भएन। अर्का पटकका भेटघाटमा अलिक खसालेको व्यवहार देख्दा उसलाई दुःख लाग्यो। भित्तामा भएको रित्तो पाल हेऱ्यो, त्यहाँ चलाउनु नपर्ने चाँदीका डलर थिए। अब चाँदीका डलर फिर्ता भए पनि हुन्थ्यो भन्ने भावना उसमा आयो। यो जग्गामा अब प्रशस्त मेहनत गर्नुपर्ने थियो र ओलानले भने झैँ यो टाढा पनि थियो, झण्डै माइलको तृतीयांश जति पर, अनि किनमेल गर्दा पनि जुन गौरव अनुभव हुने उसले सोचेको थियो सो भएन। त्यस घरमा ऊ अलि बिहानै पुगेछ, घरको मालिक बुढो सुतिरहेकै रहेछ, झण्डै 12 बजेको थियो। उसले निकै चर्को आवाजमा पालेलाई भन्यो, जाऊ र ती आदरणीय बुढालाई भनिदियो मेरो विशेष महत्त्वपूर्ण काम छ, लेनदेनको कुरा छ। यसमा ढोकेले जवाफ दियो, पृथ्वीमा भएको जम्मै धन दिए पनि म त्यो बुढो बाघलाई उठाउन सक्दिनँ, 2-3 दिन मात्र भयो उसले एउटी रखौटी ल्याएको छ, त्यसको नाउँ हो आरुफुल, ऊ त्यसैसँग सुतिरहेको छ, अहिले उठाउन जानु मुनासिब छैन। र फेरि गालाको मुसोमा डसेका रौँ बटार्दै केही खिसी गरे चाहिँ गरी भन्यो, चाँदीका डलरका कुराले उसलाई भ्युजाउन सकिँदैन, उसले त जन्मैदेखि चाँदीका डलर हातमा लिएर आएको छ। आखिरमा बुढो मालिकको कारबारीबाटै सो काम सम्पन्न हुने भयो। त्यो कारबारी चिप्से बदमाश थियो र चाँदीका डलर उसले हातमा लिँदा ओजनले हातै लस्क्यो। यसरी उसको हातमा डलर चम्कदा वाङलुङले सोच्यो, आखिर जग्गाभन्दा चाँदीका डलर नै मूल्यवान हुन्। जे होस्, अब जग्गा उसको भयो। नयाँ सालको दोस्रो महिनामा धुम्मिएको दिनमा ऊ त्यहाँ हेर्न गयो। त्यो जग्गा उसले लिइसक्यो भनेर कसैलाई थाहा थिएन। सहर घेर्ने देवलको छेउमा खनिएको नालाबाट निस्केको कालो माटाका चपरी छेउमा थुप्रिएका थिए। ऊ एक्लै घुम्दै गयो। जग्गा कति रहेछ भनेर उसले कदम गर्यो। लम्बाइपट्टि 300 कदम र चौडाइपट्टि 120 कदम थियो। जग्गाको चार सुरमा चारवटा ढुङ्गाका सिमाना थिए। वहाँको ठूलो घरबाट उनीहरूको छाप निशानासहित यी ढुङ्गाका सिमाना गाडिएका थिए। उसलाई त्यो सिमाना खुट्टी बदली गर्न मन लाग्यो। ती ढुङ्गाहरू झिकेर पछि आफ्नो नाउँ अङ्कित गर्न मन लाग्यो। तर तुरुन्तै होइन, जनताले यत्रो ठूलो घरको सम्पत्ति किन्ने कत्रो धनी मान्छे रहेछ भने आलोचना नगरून्। तर पछि अझै धनी भएर उसले लाउने विचार गर्यो। त्यसबेला मानिसहरूले के कस्तो परवाह गर्दैछन्, परवाह नगर्लान्। अब त्यो लाम्चो परेको जग्गालाई हेर्दै उसले विचार गर्यो, त्यो ठूलो घरको निम्ति त यो जग्गा एक मुठी माटो जस्तै हो, तर मेरा लागि त धेरै हो। फेरि उसले विचार बदल्यो र सोच्यो, यति सानो जमिनका टुक्राको मलाई कत्रो महत्त्व छ, यो मेरो लागि ग्लानी हो। किनभने ठूलो मालिकको कारबारीको हातमा गर्वसाथ चाँदीको डला भरिदिँदा उसले लापरवाहीका साथ हातमा जम्मा पार्दै भनेको थियो, जे होस् बुढी महिलाको लागि केही दिनलाई अफिम खाने पैसा पुग्यो। अब फेरि उसले विचार गर्यो, त्यो ठूलो घर र आफूबीचको भिन्नता विशाल छ, जसरी सहरको परसम्म पुग्ने आतस लाग्ने विशाल पर्खालको छेउमा सानो पानीको नालाको भिन्नता छ। उसलाई मनमा नै रिस उठ्यो, त्यस्ता भित्ताका खोपाहरू घरिघरि भरिरहन्छु र जोगाएर यति बढी जग्गा किन्छु कि त्यो ठूलो घरको सम्पत्तिभन्दा मेरो पनि 1 इन्च कम नहोस्। यसैले यो सानो जग्गा वाङलुङको लागि अगाडि बढ्ने सूचना चिन्ह हुन आयो। कार्यक्रम श्रुति सम्वेकमा हामी अहिले पल एस बकको उपन्यास द गुड अर्थ कल्याणी धरती सुन्दैछौ। उपन्यासको बाँकी अंश केही बेरमा सुन्नेछौ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, बर्दिवासको रेडियो दर्पण, दोलखाको कालिन्चोक एफएम, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, वीरगंजको नारायणी एफएम, हेटौडा एफएम, चितवनको रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी अहिले पल एस बकको उपन्यास द गुड अर्थ कल्याणी धरती सुनिरहेका छौ। अब यसैको बाँकी अंश वाचन हुन्छ। अब वसन्त ऋतु लाग्यो। सुई सुई हावा र वर्षाको बादलका टुक्रा देखा परे। शिशिर ऋतुमा वाङलुङ प्राय आधा समय बेकार बसेको थियो र अब चाहिँ खेतमा खुब परिश्रम गरी दिन बिताउन थाल्यो। नाति हेर्ने काम बुढाको भएकाले आमा चाहिँ बिहानदेखि झमक्क साँझ परुन्जेल लोग्नेका साथमा काम गरिरहन्थे। एक दिन यस्तै काम गरिरहँदा वाङलुङले थाहा पायो ऊ फेरि दुई जिउकी रहेछ। उसलाई रिस पनि उठ्यो र सम्झ्यो यसपाला बाली भित्राउने बेलामा ऊ काम गर्न नसक्ने रहेछ। थकाइले भुतुक्क भएर झर्किँदै उसले भन्यो, अब फेरि यस्तो समयमा तिमी नानी पाउने भएछौ होइन? उसले नदबिकन जवाफ दिए, यो पाला केही गाह्रो छैन, पहिलोपटकको नानी जन्मिँदा निकै गाह्रो हुन्छ। यसबाहेक यो दोस्रो पटकको नानी जन्मने विषयमा अरू केही कुरा भएन। उसले आइमाईको पेट बढिरहेको याद गरिरहन्थ्यो र यस्तैमा एक दिन हेमन्त ऋतुमा बिहानै कोदालो त्यहीँ छाडेर ऊ घरतिर गई। त्यो मेघ गर्जनसहित आकाशमा बादल भएको र धान पहेँलो भई पाकेर काट्ने बेला भएको हुनाले ऊ दिउँसो खाना पनि घरमा जान सकेन। बेलुका घाम अस्ताउने बेलामा स्याप्प परेको भुँडी उजाड तर शान्त अनुहार लिएर नहडबडाइकन आएर फेरि उसको बगलमा काम गर्न लागि। वाङलुङको अन्तस्करणले भन्न चाहन्थ्यो, आज तिमीले प्रशस्त काम गरिसक्यौ, जाऊ र ओछ्यानमा सुत। तर आफ्नै थाकेको र कटकटी खाएको शरीरलाई विचार गर्दा ऊ निर्दयी भएर मनमा नै भन्न थाल्यो, आज मैले पनि त उसले नानी जन्माउँदा जति पीडा खपी, काम गर्दा मैले पनि त्यति नै पीडा खपेँ। र धान स्याप स्याप काट्दै उसले सोध्यो, यसपाला छोरो कि छोरी पायो? स्वास्नीले शान्त स्वभावले उत्तर दिए, फेरि छोरो नै जन्मियो। त्यसपछि दुवैजना बोलेनन्, तर ऊ खुसी भयो। लगातार निहुरोदा र लम्कदाको दुखाइ पनि केही कम भयो जस्तो लाग्यो। उता फिक्का पहेँला बादलबाट चन्द्रमा उदाएपछि उनीहरूले धान काटिसकेर घरतिर लागे। खाना खाइसकेर उसले दिनभरि घामले डढेको शरीर चिसो पानी लिनु आयो र चिया रङको पानीले मुख खोकलेर वाङलुङ माइलो छोराको मुख हेर्न कोठामा पस्यो। खाना पकाइराखेर ओलान ओछ्यानमा सुतेकी थिए। उसको बगलमा नानी सुतेको थियो, त्यो पनि मोटो नै थियो, सन्तोष मानेर सुतिरहेको थियो। तर उसको दाजु जस्तो ठुलो थिएन। बाङ्लुङले उसलाई हेऱ्यो र सन्तुष्ट हुँदै बीचको कोठामा गयो। अर्को पनि छोरो भयो, फेरि अर्को साल अर्को होला र सालैपछि एउटा छोरो हुने भयो। तर जति छोरा जन्मन्छन् उतिपटक तारेका राता फुल त कहाँ खुवाउन सकिन्छ। जेठो छोरो जन्मदा पो त्यसो गरियो त। सालैपछि छोरा, यो घर भाग्यमानी हो, यो आइमाईले साँच्चै भाग्य नै भाग्य लिएर आएछ। उसले कराएर बाबुलाई बोलाउँदै भन्यो, अब अर्को पनि नानी भएकोले ठुलो चाहिँलाई तपाईँको खाटमा सुताउनु पर्ला। बुढो खुसी भयो। उसले त धेरै दिन अघिदेखि नानीलाई आफूसँग सुताएर उसको मोटो ताजा शरीरले आफ्नो शरीर जाडामा तातो गराउन चाहेकै थियो। तर नानी चाहिँ आमा छोड्न मान्दैन थियो। अब भर्खर खुट्टाट्याकमा थालेको नतङ्ग्रेको त्यो नानीले आफ्नो आमाको छेउमा सुतेको भाइले आफ्नो ठाउँ लिएको थाहा पाएर नाई नाई भन्दै बाजेको ओछ्यानमा सुत्न गयो। फेरि अर्को बाली पनि राम्रो भयो र त्यो बालीको अन्न बेचेर वाङलुङले फेरि चाँदीको डलर कमायो र अघि चाहिँ भित्तामा लुकायो। वाङबाट किनेको खेतको धान भने उसको पुरानो खेतको उब्जनी भन्दा दोब्बर भयो। त्यो किताको माटो मलिलो र चिसो हुनाले झारपात ल ल भए झैँ धान ल ल भई बढ्यो। अब गाउँमा सबैले त्यो जग्गा वाङलुङले किनेको रहेछ भन्ने थाहा पाए र उसलाई गाउँको मुखिया छान्ने कुरा चल्न थाल्यो। वाङलुङलाई सुरुदेखि नै उसको काकाबाट धेरै झन्झट आउलान् भन्ने अनुमान थियो। सो आज सत्य हुन गयो। यो काका वाङलुङको बाबुको सहोदर भाइ थियो र यसै कारण यो काका र उसका परिवारले खाना लाउनमा दुःख पाउँदा नाताले गर्दा वाङलुङमै भर पर्नुपर्ने थियो। वाङलुङ र उसको बाबुलाई खाना लाउन प्रशस्त नपुगेको बेला र गरिब छँदासम्म त्यो काकाले खनी खोस्री दुःखका साथ आफ्ना सातजना छोराछोरी स्वास्नी र आफैलाई मुस्किलले खान पुग्ने अन्न उब्जाउँथ्यो। तर खुवाएपछि ती कोही काम गर्दैनथे। स्वास्नी चाहिँ घरमा कुचोसम्म लाउँदिनथे। छोराछोरीहरू जुठोमुख पनि चुट्दैनथे। त्यसका छोरीहरू ठुला भएर बिहे गर्ने उमेर पुग्दा पनि फुस्रो धुलो लागेको कपाल नकोरी गाउँका गल्लीमा दगुरी हिँड्थे र लोग्ने मान्छेसित पनि बोल्थे। उसले यस्तै अवस्थामा काकाकी जेठी छोरीलाई भेट्यो र यस्तो गति छाडा भई सन्तानको नाउँमा कलङ्क लगाएकोमा काकाकी स्वास्नीलाई भनिदिन्छु भनेर आँट गरेर भन्यो, अब यो मेरी काकाकी छोरीलाई कसले बिहे गर्छ र जुनचोकै मानिस पनि यसलाई आँखा गाडेर हेर्छन्। उसको बिहे गर्ने उमेर भएको पनि 3 वर्ष बितिसक्यो। आज गाउँको एउटा लफङ्गा स्वाँटले उसको पाखुरामा हात राख्दा त्यसको जवाफमा ऊ खित्का चोडेर हाँसी। उसको काकाकी स्वास्नीले जिब्रो बाहेक अरू कुनै अङ्ग सक्रिय थिएनन्। त्यही पनि अब उसले वाङलुङमाथि छाडी, लौ दाइजोको पैसा कहाँ पाउने, बिहे खर्च गर्न कसले दिने, लाउकेको दस्तुर कहाँबाट दिने, बडा चाहिएको भन्दा बढी जग्गा उनीहरूको लागि यो बडो सजिलो छ। जसले ठूलो घर समेतको जग्गा बचाएर राखेका चाँदीका डरले किनिसक्यो त्यसलाई बडो सजिलो छ। तर तेरा काका सुरुदेखि नै अभागी छन्, उनको कुनै भूलले होइन तर किस्मतले नै भाग्य खोटो छ। ईश्वरको इच्छा नै यस्तो छ, अरूले राम्रो अन्न उब्जाउँदा उसको त बिउ नै भुइँमा मरेर जान्छ वा झारले टम्म ढाक्छ। ढाड भाँच्युन्जेल काम गर्दा पनि यस्तै दशा छ। अझ जोरले कराउन थाली र बलिन्द्र आँसु चुहाउँदै आक्रोश देखाउन थाली, पछाडिपट्टि गुटमुटाएर बाँधेको कपाल फुकाएर अनुहारतिर झार्दै चिच्याउन थाली। ओहो, यहाँ वास्तवमा भएको कुरा तँलाई थाहै छैन, हामीलाई दशा लागेको छ। अरूका खेतमा खुबै राम्रो धान फल्दा हाम्रोमा झार फल्छ। अरूका घर 100 वर्ष खप्छन् भने हाम्रो त माटो नै माटो कम्पायमान भएर भित्ता चर्कन्छ। अरूका छोरा जन्मन्छन्, मेरा चाहिँ गर्भमा छोरा आए पनि जन्मने बेलामा छोरी नै जन्मन्छन्। ओहो, कति खराब दशा छ मेरो। ऊ चिच्याउन थालेको सुनेर छिमेक आइमाईहरू के भएछ भने हेर्न र सुन्न आइपुगे। वाङलुङ नहडबडाइकन उभिरह्यो र जुन कुरा भन्न बाँकी थियो फेरि भन्न थाल्यो, जे होस् मेरा बाबुका भाइलाई मैले अर्थ उपदेश दिने होइन, तर म यति चाहिँ भन्छु कि केटी कुमारी नै छँदा बिहे गरिदिनुपर्छ। कुनै छाउरी कुकुरलाई गल्लीमा छाडिदिएपछि छाउरा पाउँदिनँ भनेर कसले भन्न सक्छ। यति कुरा साफ भनेर ऊ आफ्नो घरतिर हिँड्यो। काकाकी स्वास्नी चिच्याइरहेकी थिए। यो साल वाङको घरबाट उसले अरू जग्गा किन्ने विचार गरेको थियो र यसै गरी आफूले सकेसम्म वर्षैपछि जग्गा किन्दै जाने र घरमा पनि एउटा नयाँ कोठा थप्ने विचार गरेको थियो। आफू र आफ्ना छोराहरू बिस्तारै बिस्तारै जमिनदार परिवार भइरहेको र उसको काकाका सन्तान एकै उपनाम भएका चाहिँ छाडा भएर हिँड्ने भन्ने कुरा सोच्दा उसलाई झोक चलेर आएको थियो। काका चाहिँ गनगनाउन थाल्यो, मेरो भाग्यले तेरो बुबाकै जस्तो काम पनि खुब गर्ने र छोरा पाइदिने स्वास्नी पाउन सकेको भए, अथवा तेरै स्वास्नी पनि हेर्न उस्तै छ, म पनि यतिन्जेल धनी होइसक्ने थिएँ। मेरी स्वास्नी चाहिँ मासुको थुप्रो मात्र भएर छोरी नै छोरी पाउँछे, अनि एउटा छोरो पाएको पनि उसलाई के मर्द भन्नु, अल्छीको राजा छ। मेरो पनि तिमीहरूको जस्तो अवस्था भए, आखिर हामी एकै रगतबाट जन्मिएका हौँ। मेरो धन सम्पत्ति तँलाई पनि बाँड्ने थिएँ, तेरा छोरीहरू असल असल मानिससँग बिहे गराउने थिएँ र तेरा छोरालाई व्यापारीहरूको संस्थामा काम सिक्न पठाए तिनीहरूको लागि बस्नुपर्ने जमानत खुसीसाथ भुक्तानी गर्ने थिएँ। वाङलुङले छोटो छरी त जवाफ दियो, तपाईँलाई थाहा छ म पनि धनी छैन, मेरो पनि पाल्नुपर्ने पाँच पेट छन्। बुबा काम गर्न सक्नुहुन्न तर पनि उहाँलाई खाना चाहिन्छ, फेरि तुरन्तै अर्को पेट मेरो घरमा थपिँदैछ। निकै चर्को स्वरमा काकाले भन्यो, त धनी छस्, तैँले त्यो ठुलो घरको जग्गा पनि किनिस्, मोल धेरै परेको होला, गाउँमा त्यसो गर्न सक्ने मान्छे अर्को कोही पनि छैन। अब चाहिँ वाङ्लुङलाई झोक चल्यो, उसले हातमा लिएको कुटो भुइँमा फालिदियो र काकापट्टि आँखा तरेर हेर्दै कराएर भन्यो, मेरा एकमुठी चाँदीका डलर छन् भने ती डलर मैले काम गरेर कमाएको हुँ, मेरी स्वास्नीले काम गरेर कमाएकी हो। हामीहरू अरू जस्ता जुवा नारेको टेबलमा गएर बस्दैनौँ, कहिले कुचो नलाएको ढोका अघि थाङ्ना तुनेर खेतको बाली झारपातले भरिन दिएर छोराछोरीलाई बोकाएर नाङ्गा राखेर बस्दैनौँ। काका चाहिँका पहिला गालामा पनि रगत चढ्यो र उसले झम्टिएर गएर भतिजालाई दुवै गालामा पट्टापट चड्कन दियो। उसले कड्केर भन्यो, आफ्नो बाबुको पुस्तासँग त यसरी बात गर्छस्? तेरो धर्म छैन, तेरो नैतिकता छैन कि त पिता समानकाहरूसँग यस्तो व्यवहार गर्छस्? हाम्रो पवित्र धर्मशास्त्रमा आफूभन्दा ठुलाहरूको कुरा काट्नु हुँदैन भन्ने लेखिएको छ, तँलाई त्यो पनि थाहा छैन? वाङ्लुङ उदास र निश्चल भई उभिरह्यो। उसलाई मैले भूल गरेकै हुँ भन्ने थाहा भयो, तर भित्री मनमा उसको काकाप्रति खुब रिस उठिरहेको थियो। झन्झन सारो आवाजमा बोली पनि थरथराउँदै रिसको ज्वाला झिक्दै ऊ बरबराउन लाग्यो, तैँले भनेको कुरा सारा गाउँलेलाई भनिदिन्छु, हिजो तैँले मेरो घर हमला गरिस् र गल्ली गल्लीमा गएर प्रचार गरिस् मेरी छोरी कुमारी छैन, आज तेरो बुबाको सेखपछि खास बुबा मान्नुपर्ने मलाई तिरस्कार गरिस्, जम्मै छोरीहरू कुमारी रहेनन् भने म यो कुरा कसैबाट सुन्न चाहन्न। फेरि दोहोऱ्याई दोहोऱ्याई कराएर भन्न लाग्यो, म यो सारा कुरा गाउँमा जाहेर गर्छु। आखिरमा मन नपराइकन बाध्यताले वाङ्लुले काकालाई सोध्यो, तपाईँले के चाहनु भएको, मैले के गर्नुपर्छ? यी कुरा गाउँमा पुगी आलोचना हुन थाले भने उसको मर्यादामा धक्का लाग्नेछ, आखिर ऊ आफ्नै वंशको रगत र मासु हो भन्ने कुरा उसको मनमा आयो। काका चाहिँमा तुरन्तै परिवर्तन आयो, उसको रिस पग्ल्यो र मुस्कुराउँदै वाङ्लुङको कुममा आफ्नो हात राखेर भन्यो, अहो छोरा, त खुब राम्रो मान्छे छस् भन्ने मलाई थाहा छ, तेरो बुढो काकादेखि यो कुरा छिपेका छैनन्, त मेरै छोरो जस्तो छस्। छोरा, मेरो हातमा केही चाँदीका डलर पारिदिए, 10 जति नभए 900 भए पनि हुन्छ, यस पैसाले लाउकीहरूलाई काम लाएर त्यो चुत्ती छोरीको बिहेको चाँजो मिलाउनु पर्यो, तैँले कस्तो ठिक कुरा गरेको छस्, बिहे गर्ने समय भएको छ। यति भने सुस्केर हाल्दै मलिन मुख लाएर टाउको हल्लायो र आकाशतिर हेर्न थाल्यो। वाङ्लुङले कुरो टिप्यो र फेरि भुइँमा फाल्यो, उसले भन्यो, आउनुहोस् घर जाउँ, राजकुमारहरू चाहिँ म त साथमा चाँदीका डलर बोकेर हिँड्दिनँ। ऊ अघि अघि लाग्यो, मर्का पीरले केही बोल्न सकेन, किनभने जुन चाँदीका डलरले उसले अरू केही थप जग्गा किन लागेको थियो ती चाँदीका डलर अब उसको काकाको हातमा पर्छन् र त्यहाँ उही बेलुका जुवाडेको टेबलमा पुग्छन्। सङ्घारनिर घाममा नाङ्गे खेलिरहेका उसका दुई छोराहरूलाई यसो पन्छाउँदै बाटो बनाएर ऊ घरतिर पस्यो। काका चाहिँले सरल प्यारो बोलीमा ती दुई नानीहरूलाई बोलायो र गुटमुटिएको लुगाका पत्रबाट तामाका पेनी निकालेर एक एकवटा ती दुवैलाई दिँदै पुटुक्क परेका नानीहरूलाई च्याप्प लिएर आफ्नो नाक उनीहरूको घाँटीतिर दल्न थाल्यो। घामले डढेको छाला मासु माया गर्दै सुँगे चाहिँ गर्यो। दुवैलाई आफ्ना बाख्राले एक एकपट्टि उठाएर भन्यो, आहा, तिमीहरू दुईटा साना मान्छे हौ। तर वाङ्लुङ त्यहाँ नअडिकन सानो नानीका साथ ऊ र नानीकी आमा सुत्ने कोठामा गयो। बाहिर झलमल्ल घाम लागेको बाट आएकोले भित्र अँध्यारो जस्तो भई उसले केही देखेन, एउटा पालबाट अलिकति घाम छिरेको थियो, तर पस्ने बित्तिकै अघि पनि याद भएको आलो रगतको गन्ध उसको नाकमा वास्सा आयो र झस्केर सोध्यो, के हँ, फेरि बेला भए जस्तो छ नि? अघि अघिको भन्दा धेरै सानो स्वरमा ओछ्यानबाट उसकी स्वास्नीले भनी, भइसक्यो, भन्न पनि लाज मर्नु, यसपटक त कुमारी जन्मी। वाङ्लुङ अबाक भई ठिङ्ग उभियो, उसले यो अपशकुन हो भनी छान्यो, छोरीले गर्दा नै उसको काकाको घर बर्बाद भइरहेको छ, अब त उसकै घरमा पनि छोरी नै जन्मिछ। केही जवाफ नदिकन ऊ भित्तातिर गयो र यसो छामेर राखेको ठाउँको चिनो खस्रो ठाउँ फेला पारी लिपेको माटो उप्कायो। फेरि छामेर नै चाँदीका 9 डलर गनेर झिक्यो। अँध्यारैबाट स्वास्नी चाहिने सोधी, चाँदीका डलर किन झिक्दै हुनुहुन्छ? उसले छोटो जवाफ दियो, मैले काकालाई सापट दिन कर लाग्यो। पहिले त स्वास्नी चाहिने केही भनिन, तर एकछिनपछि गम्भीर स्वरमा भनी, सापट किन भनेको? त्यो घरमा सापट चल्दैन, त्यहाँ सित्तै दिनु मात्र छ। कटु स्वरमा वाङ्लुले जवाफ दियो, हो त्यो त म पनि जान्दछु, यसले त मेरो मासु खाइसक्यो, एकै वंशको हुँदा नदिउँ भने पनि भएन। त्यसपछि सङ्घारमा निक्लेर ती डलर उसका काकाका हातमा हालिदियो। र ऊ सोझै फेरि खेतमा गएर धरती नै फरुला भन्ने चाहिँ गरी तमादम काम गर्न लाग्यो। एकछिन त उसलाई डलरकै मात्र सम्झना आयो, आफ्नो मेहनतले धरतीको बाली कमाएको र त्यो चाँदी फेरि अरू जग्गा किन्नलाई साँचेको तर आज अन्यत्र गई जुवाडेको टेबलमा हुमेको र त्यहाँबाट कसैले सोरेको कुरा मनमा लाग्दा साह्रै चिन्तित भयो। बाबु त्यो दिन बेलुकासम्म नै उसलाई रिस उठेकै भयो। बेलुका हुँदा उसले यसो ढाड सोझो पार्यो र त्यति बेला आफ्नो घर र खानाको याद आयो। आज उसकोमा पाल्नुपर्ने अर्को पेट थपिएको छ, फेरि छोरी जन्मेकी हुनाले ज्यादै विस्मात पनि लागिरहेछ। उसका घरमा अब छोरी जन्मन लागे, छोरीलाई जन्माएर पालन पोषण गरी अर्काको घरका लागि तयार पार्नुपर्छ। आमा बाबुसँग उनीहरू बस्ने होइनन्। काकादेखि औधी नै आक्रोश हुँदा अघि दिउँसो घरमा जाँदा उसले त्यो छोरीको अनुहार हेर्ने कुरा पनि सम्झना भएनछ। कोदालोको बिँडमा अडेस लागेर सोच्दा सोच्दै उसलाई विस्मात लाग्यो। आफ्नो सिमानाका छेउको जग्गा किन्ने विचार अब अर्को सालको फसलपछि मात्र पुरा हुने भयो। फेरि खाने एउटा नयाँ मुख पनि थपिएको छ। बेलुका साँझ परिरहेको पहिरो आकाशमा एक हुल काग कालो काग उसको माथि काग काग गर्दै चक्कर लगाउन थाले। ती काग त्यहाँबाट उडेर पर उसको घरको छेउमा पुगेर रुखमा गएर बसे। उसले पनि कोदालो हल्ल्याउँदै तिनीहरूकै पछि लागेर लखेट्न सुरु गर्यो, तर ती कागहरू जिस्काए झैँ यता र उति उड्दै अन्त्यमा साँझ परिरहेको आकाशमा पर गएर देखिन थाले। उसको दुःखी स्वरको आर्तनाद निक्लियो, यो त अपशकुन थियो। अघिदेखि संरक्षण गरिराखेको मान्छेको अब हेरविचार नगर्ने जस्तो गरी देवताहरू उसको विरोधमा भए। वसन्त ऋतुको सुरुमै आउने वर्षा यसपाला आएन। आकाश व्यवस्थासँग चकिलो र सफा रहन थाल्यो। पटपटी फुटेर पानी पानी भनिरहेको धरतीको आकाशले माया गरेन। उज्यालो भएदेखि चाँदसम्म बादलको नाम निशाना थिएन र राति आकाशमा चम्कने सुनौला ताराहरू पनि यसपाला निर्दयी जस्ता देखिन्थे। दिगदारी साथ वाङ्नुङले आफ्नो खेत जोत्यो, तर खेत सुकेर पटपटी फुट्न थाल्यो। वसन्त ऋतुको आगमनमा गाउँका बोट पनि साहस गरेर बढेका झैँ गरी अब बाला लाग्ने भएका थिए, तर भुइँबाट र आकाशबाट कुनै खाने वस्तु नपाउँदा ती बोट बढ्न छाडे र घामले गेडा नलागी पहेँला भए। ब्याड बनाएर वाङ्नुङले धानको बिउ राखेको ठाउँको माटो फुस्रो भएर हाड जस्तो कडा भयो। अब गाउँ नहुने देखेपछि वाङ्नुङ बाँसको भारमा झुन्ड्याइएका कैयौं काठका बाल्टीबाट पानी ल्याउँदै धानका बिउमा खनाउँथ्यो, तर उसका काँधमा ठूला ठूला ठेला भइसक्दा पनि पानी परेन। आखिरमा पोखरीको पानी सुकेर हिलाको ढिका बन्यो र इनारको पानीको तह पनि एकदमै तल पुग्यो। यो देखेर ओह्रालले भन्यो, नानीहरूलाई पानी खुवाउन र बुढालाई पनि तातो पानी नभई नहुने हुनाले अब बिरुवामा पानी हाल्न सकिँदैन। वाङ्नुङलाई रिस उठेर आयो र सुक्क सुक्क रुँदै भन्यो, बिरुवालाई पानीको अनिकाल हुन्छ भने तिनीहरू सबैलाई हुन्छ। वास्तवमा तिनीहरू सबैको प्राण नै धरतीको उब्जनीमा निर्भर थियो। नालाको छेउको त्यो कित्ताबाट मात्र यसपाला उब्जनी भयो। ग्रीष्म ऋतु पानी नै नआइबिते पनि त्यसमा अन्न फल्यो। वाङ्लुङ अरू जमिनमा कतै नगई त्यही नालाको छेउको खेतमा दिनभर बस्थ्यो र पैनीबाट पानी उगाउँदै सुकेका माटामा खनाउँथ्यो। यसै साल उसले पहिलोपल्ट बाली पाक्ने बित्तिकै बेच्यो र बेचेको अन्नबाट हातमा आएका चाँदीका डलर खुब जोडले समातेर दारा किट्यो। सुक्खा लागे पनि देवता रिसाए पनि उसले जे गर्न सङ्कल्प गरेको थियो त्यो काम गर्ने नै अठोट गर्यो। ढाड भाँचिउन्जेल काम गरेर शरीरमा पसिना भिजाएर उसले यी चाँदीका डलर आर्जन गरेको थियो र यिनबाट जे गर्न चाहेको थियो ऊ अवश्य गर्छ। ऊ हत्तपत्त वाङको ठूलो घरको कारबारी भएको ठाउँमा गयो र अरू शिष्टाचार केही नगरी एकैचोटि भन्यो, मैले लिएको नालाको छेउको जमिनसँग जोडिएको अर्को किता किन्न मसँग डलर छन्। वहाँको घरमा त्यो सालभरि गरिबिरी लाचार भएको कुरा वाङ्लुङले सुनिसकेको थियो। बुढी मालिकनीले अफिमको पूरा मात्रा नपाएको कैयौँ दिन भइसकेको थियो। दिनैपछि ऊ कारबारीलाई बोलाउन पठाउँथे र भोकी बगिनी चाहिँ उसलाई सराप्दै पङ्खाले जटारो हान्दै चिच्याउँथे कि हामीसँग बेच्न जमिन छैन। कारबारी पनि दिगदार भइसकेको थियो। बुद्धि हराएर लेनदेन गर्दा आफ्नो लागि प्राय सधैँ च्याप्ने गरेको पैसा पनि अब त्यो कारबारीले च्याप्न छोडेको थियो। यति मात्र होइन, बुढो मालिकले फेरि अर्की रखोटी ल्याएको थियो। त्यो रखोटीकी आमालाई पनि पहिला जवान हुँदा त्यसै बुढाले राखेको थियो र आफ्नो कोठामा लगेर विलास गर्न मन नलाग्ने भएपछि बुढाले त्यस रखोटीको बिहे घरको अर्को कमारासँग गरिदिएको थियो। आज त्यही रखोटीकी छोरी 16 वर्ष पनि पुगेकी थिएन भने बुढाको आँखामा परी पुटुक्क शरीर भएकी त्यस्तै सिटीहरूलाई देख्दा त्यो मासुको थुप्रो बुढो त्यसै मरिमेट्थ्यो। उमेर नपुगेकी बालिका भए पनि बुढाको भोक तृष्णाका सामु कसैको केही चल्दैन थियो। उता बुढी मालिकनीलाई अफिमको खाँचो, यता बुढालाई भोगविलासको तृष्णा। बुढाका मन परेका रखौटीहरूका लागि कानमा लाउने गहना तथा ती राम्रा हातमा सुहाउने सुनका बाला किनिदिनुपर्ने हुनाले पैसा छैन भन्ने कुराले उसलाई कसले सम्झाउन सक्थ्यो? र पैसा छैन भन्ने वाक्य नै यस बुढाले बुझेको थिएन, किनभने जन्मदेखि नै उसले पैसाको थुप्रोमा हात डुबाएर आएको थियो। कार्यक्रम श्रुति सम्वेगमा अहिले सुनेको वाचन पल एस वकको उपन्यास द गुड अर्थ कल्याणी धरतीको हो। यो उपन्यासलाई टीकाराम शर्माले नेपालीमा अनुवाद गर्नुभएको हो। उपन्यासको पृष्ठ 47 सम्मको वाचन आज सकिएको छ। यसै उपन्यासको वाचनसँगै अब कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो shrutiishruti@unn.com.np। हवस् त, अर्को मंगलबार द गुड अर्थको चौथो श्रृंखला लिएर आउने नै छौ। त्यसअघि शुक्रबारको श्रृंखलामा दुई फ्रान्सेली कथाहरू वाचन हुनेछन्। आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखेसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ। शुभरात्री।